तिम्रो यादमा जल्दैछु म निभाउन आऊ, तिम्रो यादमा जल्दैछु म निभाउन आऊ, त्यसै भित्र तिम्रो प्रीत छ बचाउन आऊ। औँसी रातमा जुनको आँटमा प्रीत माग्न आए, तिम्रो यादमा जल्दैछु म निभाउन आऊ, त्यसै भित्र तिम्रो प्रीत छ बचाउन आऊ। औँसी रातमा जुनको आँटमा प्रीत माग्न आए, मेरो दिलमा बेग्लै रङ सजाउन आऊ, तिम्रै यादमा जल्दैछु म निभाउन आऊ। त्यागिदिए स्वार्थी संसार एक्लै जिउँदैछु, त्यागिदिए स्वार्थी संसार एक्लै जिउँदैछु, निर्जन छाया यो मनको बस्ती बसाउन आऊ, तिम्रो यादमा जल्दैछु म निभाउन आऊ। बिरङ्गी चाहनाहरू तिम्रो आशमा फक्रिँदैछन्, बिरङ्गी चाहनाहरू तिम्रो आशमा फक्रिँदैछन्, भरोसा र आस्थाहरू जुटाउन आऊ, त्यसैभित्र तिम्रो प्रीत छ बचाउन आऊ। भिरको फुल टिप्न साह्रै सजिलो हुँदैन, भिरको फुल टिप्न साह्रै सजिलो हुँदैन, सुन्दरताको पोको आज फुकाउन आऊ, त्यसैभित्र तिम्रो प्रीत छ बचाउन आऊ। बिच्ने छैन कहीँ कतै बाच भयो मेरो, बिच्ने छैन कहीँ कतै बाच भयो मेरो, मलाई तिम्रो नयनभित्र लुकाउन आऊ, मलाई तिम्रो नयनभित्र लुकाउन आऊ, तिम्रो यादमा जल्दैछु म निभाउन आऊ, त्यसैभित्र तिम्रो प्रीत छ बचाउन आऊ। तिम्रै यादमा जल्दैछु म निभाउन आऊ, त्यसैभित्र तिम्रो प्रीत छ बचाउन आऊ। उसले जसको निम्ति मलाई छोड्यो, कति माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो, उसको दिलमा डेरा सरी, उसको दिलमा डेरा सरी, मेरो दिल जलाई छोड्यो। कति माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो, कति माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो। भुल्छु भन्दा पनि, भुल्छु भन्दा पनि, उता तिमी जम्न थाल्यो यता मलाई गलाई छोड्यो, उता नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई नमस्कार गर्न चाहे स्वागत गर्न चाहे आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका मित्र विष्णुसँगै म छु तपाईँकै मित्र दिपेन्द्र सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरैकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम मेरो रचनाको यो व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान 9 बजेको नेपाल वाणी समाचारपछि करिब करिब 10 बजेसम्म व्यवसायी बस्नको लागि आउने गर्छौँ। व्यवसायमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ। तपाईँकै साहित्यिक सिर्जनाहरू फुल्ने गर्छन् यो साझा फुलबारीमा। तपाईँकै गीत, तपाईँकै कथा, तपाईँकै कविता वाचन गर्ने गर्छौँ हामी व्यवसायमा रहेर। आज पनि सोही क्रममा उपस्थित भइसकेको छु म। सुरुवातमा एउटा गजललाई जोडेँ मैले, तिम्रै यादमा जल्दैछु म, निभाउन आऊ त्यसै भित्र तिम्रो प्रीत छ, बचाउन आऊ। बिजने छैन कहीँ कतै बाछा भयो मेरो, मलाई तिम्रो नयनभित्र लुकाउन आऊ, मलाई तिम्रो नयनभित्र लुकाउन आऊ। वास्तवमै पनि आफ्नो मायालुको पर्खाइमा रहेका कुराहरू अनि आफ्नो मायालुको यादमा जलेका कुराहरू हुँदै थियो रचनामा। निकै सुन्दर रचना थियो। यो रचनालाई पठाउनु भएको थियो नरेश रोकाहाजीले स्याङ्जाबाट। हाल उहाँ युएईमा हुनुहुँदो रहेछ। उहाँको यो सुन्दर रचनालाई वाचन गर्ने मौका पाएँ मैले, धेरै धेरै धन्यवाद छ यो रचनाको लागि नरेश रोकाहाजीलाई। प्रिय मित्र, तपाईँले कार्यक्रम मेरो रचनालाई विभिन्न वेबसाइटहरूमा विभिन्न ब्लगहरूमा सुनेर साथ दिन सक्नुहुनेछ। चिसापानी नेपाल .blogspot.com त्यसै गरी मोहन बिहानी .blogspot.com रेडियो अर्पण .blogspot.com पनि कार्यक्रम मेरो रचनालाई सुनेर तपाईँले साथ दिन सक्नुहुनेछ। कार्यक्रम मेरो रचनामा हामी तपाईँकै रचना अनि सँगसँगै सुमधुर साङ्गीतिक आवाजहरूले पनि तपाईँलाई साथ दिने गर्छौँ। आज पनि सोही क्रममा जुटिराखेका छौँ हामी। तपाईँका रचनाहरू मेरा पल्टाभरि छन्। तपाईँका ती रचनाहरूलाई म क्रमशः अगाडि जोड्दै जान्छु। यो समयमा मेरो हातमा मनोज भट्टराईजीले पठाउनु भएको रचना छ, तेरो थुमदेखि। हाल उहाँ दक्षिण कोरियामा हुनुहुँदो रहेछ। उहाँले लेख्नु भएको छ, कार्यक्रम मेरो रचना निकै राम्रो लाग्छ मलाई र मैले इन्टरनेटमा सुन्ने गर्छु र इन्टरनेटमा सुन्दैछु भनेर पनि लेख्नु भएको छ। उहाँको रचनालाई अगाडि जोड्छु। आउँदा तिम्रो सामु तर्किएर हिँड्यौ किन कर्के नजर लगाउँदै झर्किएर हिँड्यौ किन। कुन गल्तीको सजाय दिँदैछौ भन सानो घाउ पारी त्यसैमा नुन छर्किएर गयो किन। कर्की नजर लाउँदै झर्किएर हिँड्यौ किन। कुन प्रमाण पेश गरौँ मायाको परीक्षामा ढुङ्गा जस्तै कठोर बन्दै चर्किएर हिँड्यौ किन। आउँदा तिम्रो सामु तर्किएर हिँड्यौ किन। अझै पनि यो मनोज तिम्रै बाटो कोरिरहेछ मुसलधारे पानी झैँ दर्किएर हिँड्यौ किन। कर्के नजर लगाउँदै झर्किएर हिँड्यौ किन। आउँदा तिम्रो सामु तर्किएर हिँड्यौ किन। वास्तवमा पनि आफ्नो मायालु तर्किएर हिँडेका कुराहरू हुँदै थियो रचनामा, अनि त्यो आफ्नो मायालुको पर्खाइमा हुँदा बस्दा बस्दै अनि आफ्नो मायालु झर्किएर गएका कुराहरू हुँदै थियो रचनामा। निकै सुन्दर रचना। यो सुन्दर रचनाको लागि मनोज भट्टराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि यस्तै रचना वाचन गर्न पाइराखौँ। यो बसाइमा रहेर धेरै माया गर्नुहुन्छ तपाईँले, हामीलाई इन्टरनेटमा सुन्नुहुन्छ, टाढा रहे तापनि तपाईँले हामीलाई साथ दिनुहुन्छ, धेरै धेरै धन्यवाद छ। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। मेरो हातमा आशिष दनाईजीले बेसी सहर लमजुङदेखि कोर्नु भएको रचना छ मेरो हातमा। उहाँको रचनालाई अगाडि जोड्छु, गजल छ। तिमीलाई देख्दा आफैलाई बिर्सिएर बर्बाद भयो धड्कन बढ्न थाल्यो यो मन, आत्तिएर बर्बाद भयो। आफ्नो मायालुलाई देख्दा अनि आफ्नो मायालुलाई बिर्सिँदा बर्बाद भएका कुराहरू हुँदै रचनामा। तिमीलाई देख्दा आफैलाई बिर्सिएर बर्बाद भयो, धड्कन बढ्न थाल्यो यो मन, आत्तिएर बर्बाद भयो। लुकी हेर्थ्यौ तिमीलाई, तिमीले पनि हेर्यौ मलाई। लुकी हेर्थ्यौ तिमीलाई, तिमीले पनि हेर्थ्यौ मलाई। नजरहरू एक आपसमा ठुक्किएर बर्बाद भयो, धड्कन बढ्न थाल्यो यो मन, आत्तिएर बर्बाद भयो। तिम्रो तस्विर यो आँखामा यस्तो गहिरो छाप बन्यो घरिघरि त्यही मुहार सम्झिएर बर्बाद भयो धड्कन बढ्न थाल्यो मन आत्तिएर बर्बाद भयो मनको धोको पुरा गरी कुरा गर्ने रहर थियो मनको धोका पुरा गरी कुरा गर्ने रहर थियो भेट भो भएको थियो सपनेमा छुट्टिएर बर्बाद भयो तिमीलाई देख्दा आफैलाई बिर्सिएर बर्बाद भयो आफ्नै मनलाई अधीनमा राख्न यस्तो मुस्किल भाष आफ्नै मनलाई अधीनमा राख्न यस्तो मुस्किल भाष दुईटा मुटु एकै ठाउँमा बाँधिएर बर्बाद भयो धड्कन बढ्न थाल्यो मन आत्तिएर बर्बाद भयो तिमीलाई देख्दा आफैलाई बिर्सिएर बर्बाद भयो तिमीलाई देख्दा आफैलाई बिर्सिएर बर्बाद भयो आफ्नो मायालुलाई देख्दा अनि धड्कन बढेका कुराहरू आत्तिएर बर्बाद भएका कुराहरू अनि आफैलाई बिर्सिएर बर्बाद भएका कुराहरू हुँदै थियो आशिषजीलाई यो रचनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र तपाईँ कार्यक्रम मेरो रचनाको बसाइ सुनिराख्नु भएको छ तपाईँका रचनाहरूलाई हामी वाचन गरिराखेका छौँ यो समयमा त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा रामकृष्ण पौडेलजीले लेख्नु भएको कविता छ मैले एउटा छोरी जन्माउनु छ शीर्षक कविता उहाँको कवितालाई अगाडि जोड्छु निराशको कालो बादल मेरो आमाको अनुहारमा हिजो डढिएको थियो निराश कालो बादल मेरी आमाको अनुहारमा हिजो ढाकिएको थियो समाजले पुरुषको माग कहिले घटाएनन् मेरी आमाले कयौँ छोरीहरू जन्माएर ठुलो चुनौती दिएकी थिइन् मेरो ठुलो युद्धमा घाइते भएकी मेरी आमा आज पनि त्यो चोटको पीडामा चिच्याइरहेछिन् अब म मेरी आमाको समर्थहरू खोज्दैछु अनि पठाउँछु एउटा पत्र राष्ट्रिय सभामा मेरो आमालाई लागेको आरोप खारेजीको निम्ति अनि देखाउनु छ यो समाजलाई मैले मेरी आमाको सधैँ देखिएको सपना पुरा गर्नु छ मैले एउटा छोरी जन्माउनु छ निकै सुन्दर रचना आफ्नो आमाका पीडाहरू समेटिएको रचना निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रामकृष्ण पौडेल अन्यासीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ मेरो हितेशी मित्र पनि हुनुहुन्छ र चितवनको जल्दो बल्दो सर्जक पनि हुनुहुन्छ उहाँ निकै राम्रो राम्रो रचनाहरू लेख्नुहुन्छ कोर्नुहुन्छ उहाँले अर्को रचनालाई अगाडि जोड्छु यो समयमा मेरो हातमा रचना रहेको छ र छेत्री राहुलजीको रूपन्देहीदेखि पठाउनु भएको हो अधेरो देखाई भन्न छ गाह्रो उसैको थियो पछाइ भन्न छ गाह्रो कसैको दिल जितेर बस्दैछ आँखाको गहिराई भन्न छ गाह्रो वर्ष्याउने पछाडि शून्य थपिन्छ साहुको भरपाई भन्न गाह्रो छ अधेरो देखाए भन्न गाह्रो छ बाजे मोहरमा परिवार चलाई आजको महँग भन्न गाह्रो छ उसैको त्यो प्रजाई भन्न गाह्रो छ आफ्नैले मुटुमा किल्ला ठोकिदियो फर्किएर हँसाई भन्न गाह्रो छ यो सुन्दर रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु अस्मी जिएमजीको रचना छ पोखरादेखि पठाउनु भएको उहाँले यो रचनालाई सपनाको संसार छोडी छेउमा मेरो नआउनाले ज्यानै राख्छन् हत्केलामा झुट्टो माया देखाउनाले जड निम्नुको म आफै हुँ पराएको केही दोष छैन केवल तुफान ल्याएका हुन् मलाई मन पराउनेले ज्यानै राख्छन् हत्केलामा झुट्टो माया देखाउनाले कति नदान छु म यही झुटो आशमा जिइरहेछु कति नदान छु म यही झुटो आशमा जिइरहेछु फर्किएर के हँसाउने छन् मलाई एक दिन रुवाउनेले सपनीको संसार छोडी छेउमा मेरो नआउनाले भन्नु त मलाई कसलाई खै व्यर्थै भनौँ कसरी केही भन्नु त म कसलाई खै व्यर्थै भनौँ कसरी केही अमर रहोस् भनेको छन् मलाई गला दबाउनाले सपनीको संसार छोडी मेरो नआउनाले ज्यानै राख्छन् हत्केलामा झुटो माया देखाउनाले अस्मिजेम पोखरादेखिको रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद प्रिय मित्र यो वसायमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाज मात्र तपाईँको लागि खुशी आँखामा तस्बिर झल्किएर रोएँ, आँखामा तस्बिर झल्किएर रोएँ, आँसुको थोपा तप्प छल्किएर रोएँ। बाचा थियो कहिले नछुट्ने नै हाम्रो, बाचा थियो कहिले नछुट्ने हाम्रो, बिछोडमा जिन्दगी ढल्किएर रोएँ, आँसुको थोपा तप्प छल्किएर रोएँ। रुन्न भन्थे तिम्रो यादमा हाँसु कसरी, रुन्न भन्थे तिम्रो यादमा हाँसु कसरी, सम्झना मनमुटुमा बल्झिएर रोएँ, आँखामा तस्बिर झल्किएर रोएँ। दुखी जीवनको यात्रा कठिन रहेछ, दुखी जीवनको यात्रा कठिन रहेछ, चलेको हरेक पाइला अल्झिएर रोए, चलेको हरेक पाइला अल्झिएर रोए, आँसुको थोपा तप्प छल्किएर रोएँ, आँखामा तस्बिर झल्किएर रोएँ। यो निकै सुन्दर अनि मर्मस्पर्शी रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु प्रिय मित्र, तपाईँ कार्यक्रम मेरो रचनाको बसाइँलाई सुनिराख्नु भएको छ। तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 MHz सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np विश्वभरि एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ र तपाईँकै रचनाहरूको साथमा हामी रहिराखेका छौँ। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। सम्मान लाग्छ तिम्रा मेरा इच्छा उस्ता उस्तै, पुग्ने भन्दा नपुग्ने धेर कुरा उस्ता उस्तै, मन ढाट्नु र वन ढाट्नुमा खासै फरक छैन, मन ढाट्नु र वन ढाट्नुमा खासै फरक छैन, यता आँसु उता धुवा पीडा उस्ता उस्तै, पुग्ने भन्दा नपुग्ने धेर कुरा उस्ता उस्तै, तिमीले मलाई मैले तिमीलाई जसले गरे पनि, तिमीले मलाई मैले तिमीलाई जसले गरे पनि, तिम्रो माया मेरो प्रेम कथा उस्ता उस्तै, सम्मान लाग्छन् तिम्रो मेरा इच्छा उस्ता उस्तै, कुन शुद्ध छ कुन अशुद्ध कसले भन्न सक्छ, कोशी मेसी बागमती र गङ्गा उस्ता उस्तै, पुग्ने भन्दा नपुग्ने धेर कुरा उस्ता उस्तै, छाती पोल्छ मैले मुटु घोच्छन् सम्झनाले, छाती पोल्छ कहिले मुटु घोच्छन् सम्झनाले, पोले पनि घोचे पनि डहा उस्ता उस्तै, पुग्ने भन्दा नपुग्ने धेर कुरा उस्ता उस्तै, सम्मान लाग्छन् तिम्रा मेरा इच्छा उस्ता उस्तै। जीवन काश्यप विराटनगर हाल सुकेधारा काठमाडौँदेखि उहाँले रचना पठाउनु भएको थियो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। सपनाको भेटघाट सपनामै बात मिठो, तिम्रो याद बल्झाइदिने घाट घटनाकै बात मिठो, ओर्लिएको त्यो नदीको स्वर सुन्दै डर लाग्छ, पहाड माझ झरझर गर्ने झरनाकै बात मिठो, सपनाको भेटघाट सपनाकै बात मिठो, शिखर चट्छु बादल भेट्छु लाखौँ तारा छुन्छु भन्दा यो साथीको हिम्मत अनि योजनाकै बात मिठो, सपनाको भेटघाट सपनामै मिठो, खप्दै विशाल झरी हुरी डाँडा माझ त फुलेकै छ, अझै फुलको आगो चुम्ने चाहनाकै बात मिठो, तिम्रो याद बल्झाइदिने घटनाकै बात मिठो, सपनाको भेटघाट सपनामै बात मिठो। टिका खट्का राष्ट्रप्रेम मधु मलसार मोरङदेखि यो रचना पठाइदिनु हो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ यो सुन्दर रचनाको लागि। आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइराखौँ। त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु। फुल्दै थिए तर म कोपिलामै झरे भनिदिनु, फुल्दै थिएँ म कोपिलामै छरे भनिदिनु, अल्पया आयुमै स्वर्गतिर बसाइँसरी भनिदिनु, तिम्रो माया तिम्रै तस्बिर छातीभित्र लुकाई, तिम्रो यादमा तटपी तटपी मरी भनिदिनु, फुल्दै थिए तर कोपिलामै छरे भनिदिनु, दुखे पनि नदुखे पनि गरी अन्तिम श्वासमा मात्र तिम्रो नाम उच्चारण गरी भनिदिनु, अल्प आयुमै स्वर्गतिरै बसाई सरी भनिदिनु, न त सकी आफू बाँच्न न त प्रेम बचाउन, तिम्रो अनु यस्तै अप्ठ्यारोमा परे भनिदिनु, तिम्रो अनु यस्तै अप्ठ्यारोमा परे भनिदिनु, फुल्दै थिए तर कोपिलामै झरे भनिदिनु, अल्प आयुमै स्वर्गतिरै बसाई सरी भनिदिनु। अनुपमा शर्मिला अर्घखाँची हाल काठमाडौँबाट यो सुन्दर रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अर्को सुमधुर सङ्गीतको आवाजलाई अगाडि जोड्छु, कार्यक्रम सुन्दै गर्नुहोला। उपहार तिमीलाई म तरबार दिन्छु, सक्छौ भनी काट, मर्न चाहन्छु म तिम्रै हातबाट, मर्न चाहन्छु म तिम्रै हातबाट। आज मेरो जिन्दगीमा घाम न डुब्दै रात पर्यो, हो आज मेरो जिन्दगीमा घाम न डुब्दै रात पर्यो, जसलाई जीवन सुम्पे मैले उसैले नै घात गर्यो, केही गुनासो छैन मलाई अब तिमीसँग, केही गुनासो छैन मलाई अब तिमीसँग, जता मुटु साट जता मुटु साट मर्न चाहन्छु। आज राति सपनामा रोएको देखे तिमीलाई, मेरै नाममा लिँदै फोटो छोएको देखे तिमीलाई, सन्चो भएन होला तिमीलाई खै किन भन्दैनौ, सन्चो भएन होला तिमीलाई खै किन भन्दिनौ, आँसुले तिम्रो परेली धोएको देखे तिमीलाई, मेरै नाममा लिँदै फोटो छोएको देखे तिमीलाई, मलाई सम्झे कति रह्यो होली एक्लै मझेरीमा, मलाई सम्झे कति रह्यो होली एक्लै मझेरीमा, तिमी घाँस काट्न जाँदा लुटेको देखे तिमीलाई, मेरै नाममा लिँदै फोटो छोएको देखे तिमीलाई, छातीमा हात राखी मलाई बोलाउँछौ अरे, छातीमा हात राखी मलाई बोलाउँछौ अरे, खाना पकाउँदा हात पोलेको देखे तिमीलाई, आज राति सपनीमा रोएको देखे तिमीलाई, कपाल पनि कोर्दैनौ अरे तिमीलाई आज भोलि, कपाल पनि कोर्दैनौ अरे तिमीले आज भोलि, हातका ती रातो चुरा फोरेको देखे तिमीलाई, मेरै नाममा लिँदै फोटो छोएको देखे तिमीलाई, आज राति सपनीमा रोएको देखे तिमीलाई, मेरै नाम लिँदै फोटो छोएको देखे तिमीलाई, अञ्जन श्रेष्ठ बागी कान्छी बजार स्याङ्जादेखिको रचना। सँगसँगै अब भने हामी कार्यक्रमको लगभग लगभग लगभग अन्त अन्ततिर आइसकेका छौँ। अब भने आजको यो साहित्यिक ढुङ्गालाई यही कतै किनारा लगाउने बेला भइसकेको छ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। रचना पठाउनुहुने सबै सर्जकहरूलाई धेरै धेरै धन्यवाद र धन्यवाद दिन चाहन्छु। विभिन्न ब्लगहरूमा वेबसाइटहरूमा कार्यक्रम राखेर साथ दिनुहुने मित्र रामचरण श्रेष्ठ अनि मोहन बिहानी, रेडियो अर्पण 104.5 मेगाहर्जका मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद। अनि मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि अर्को साथ पुनः भेट्ने बाचासहित छुट्टिन्छु। साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ। नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।